चलिए मकासिद देखते हैं लेसन के। इस रुकू के मकासिद में पहला मकसद क्या है? अल्लाह ताला से मोहब्बत करने की हकीकत को जानकर इससे मोहब्बत शुरू करें। फिर रसूलुल्लाह की पैरवी की अहमियत को समझकर आपकी पैरवी की जा सके। अपनी नस्लों को अल्लाह के काम में लगाने का इरादा कर सके, करना चाहते हैं। अपनी नस्लों की खैर ख्वाही की हकीकत समझकर खैर ख्वाही कर सके। रब को बकसरत याद करना शुरू कर सके। सुबह शाम तस्बीह करने के तरीके समझकर उसकी तस्बीह कर सके। चलिए जी, अब रुकू के उन्वान और आयतों के टाइटल की तरफ चलते हैं। रुकू नंबर 12 है ये, आयत नंबर 31 से 41 तक। इसका उन्वान है अल्लाह किसको चुनता है। आयत नंबर 31, इसका उन्वान है शिफात नहीं इत्तेबा। आयत नंबर 32, इसका अनुवाद यही लिखेंगे अती उल्लाह वर रसूल। आयत नंबर 33, ये चुने हुए लोग। आयत नंबर 34, चुने हुए लोगों की औलादें। आयत नंबर 35, अपना होते हुए भी अपना न समझूंगी। आयत नंबर 36, दूर अंदेश मां। आयत 37, अल्लाह बेहतरीन राज़िक है। 38 زكريا مايوس نہ ہوئے. زکریا مایوس نہ ہوئے. رائٹ 39 کا تھا عجیب خوشخبر. چلیں اب 40 کا ہم دیکھیں گے. زکریا علیہ السلام کی حیرت. بشریت کی دلیل. اور آیت 41 شکرانہ نعمت تسبیح کے ذریعے. اب ہم تلاوت سنیں گے. قل إن كنتم تحبون الله فاتبعوني يحببكم الله ويغفر لكم ذنوبكم والله غفور رحيم. قل أطيعوا الله والرسول فإن تولوا فإن الله لا يحب الكافرين. إن الله اصطفى آدم ونوحا وآل إبراهيم وآل عمران على العالمين ذرية بعضها من بعض والله سميع عليم. إذ قالت امرأة عمران رب إني نذرت لك ما في بطني محررا فتقبل مني إنك أنت السميع العليم. فلما وضعتها قالت رب إني وضعتها أنثى والله أعلم بما وضعت والله أعلم بما وضعت وليس الذكر كالأنثى وإني سميتها مريم وإني أعيذها بك وذريتها من الشيطان الرجيم. فتقبلها ربها بقبول حسن وأنبتها نباتا حسنا وكفلها زكريا كلما دخل عليها زكريا المحراب وجد عندها رزقا قال يا مريم أنى لك هذا قالت هو من عند الله إن الله يرزق من يشاء بغير حساب. هنالك دعا زكريا ربه قال رب هب لي من لدنك ذرية طيبة إنك سميع الدعاء. فنادته الملائكة وهو قائم يصلي في المحراب أن الله يبشرك بيحيى مصدقا بكلمة من الله وسيدا وحصورا ونبيا من الصالحين. قال رب أنى يكون لي غلام وقد بلغني الكبر وامرأتي عاقر قال كذلك الله يفعل ما يشاء. قال رب اجعل لي آية قال آيتك ألا تكلم الناس 3 أيام إلا رمزا واذكر ربك كثيرا وسبح بالعشي والإبكار.